नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.mp संसारभरि केही साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। चितवन राष्ट्रिय निकुञ्जले गैंडा चोरी शिकार वर्ष मनाएको केही दिनमै तस्करीबाट एउटा गैंडाको मृत्यु भएको छ। गैराती तस्करीले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत भार क्षेत्र नजिक एउटा पोथी गैंडा मारेर त्यसको खाकल लगेको निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो। चोरी शिकारमा संलग्नको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो। घटनाका बारेमा 2 वर्ष यता चितवन निकुञ्जमा चोरी तस्करबाट गैंडाको मृत्यु भएको थिएन। काठमाडौँबाट सिन्धुपाल्चोकको तातो पानी गइरहेको बस काभ्रेको 50 किलोमा आज दिउँसो दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। दुर्घटनामा परि 22 जना बढ़ी यात्रु घाइते भएका छन्। काठमाडौँबाट तातो पानी जाँदै गरेको BA-34 मिनी बस काभ्रेको 0 किलो र दोलालघाटको बीचमा रहेको 50 किलोमा दिउँसो 2 बजेतिर अनियन्त्रित भई सड़कबाट झर्दा 4 जनाको मृत्यु भएको जिल्ला प्रहरीकाले काभ्रेले जनाएको छ। घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री सुशील कोइरालाले पेशागत हकहितका लागि मिलेर अघि बढ्न पत्रकारलाई सुझाव दिनुभएको छ। नेपाल पत्रकार महासंघको 24 औं महाधिवेशनको उद्घाटन समारोहमा कोइरालाले फरक फरक आदर्श र सिद्धान्तबाट प्रेरित दलहरू पनि सहमतिका लागि एकै ठाउँमा उभिने गरेको भन्दै केही पेशाका पत्रकारहरू ध्रुवीकृत हुँदा पेशागत अधिकारको मुद्दा ओझेलमा पर्न सक्ने तर्फ सचेत गराउनुभयो। आस्था विचार र सिद्धान्त एक ठाउँमा राखेर पेशागत हकहितका लागि सबै पत्रकार एकजुट हुनुपर्ने उहाँको भनाइ छ। राजनैतिक संक्रमणको व्यवस्थापनका लागि पत्रकार महासंघको भूमिका प्रशंसनीय रहेको भन्दै उहाँले यस्तो भूमिका भविष्यमा पनि अपेक्षा गरेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा पनि अब पत्रकारहरूले कार चढ़ेर हिँड्ने स्थिति आउन लागेको बताउनुभयो। पत्रकारहरूले न्यूनतम पारिश्रमिक नपाइरहेका बेला प्रधानमन्त्री कोइरालाले भने पत्रकारले अब कार चढ्ने हिँड्ने दिन आउन लागेको बताउनु भएको हो। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धनलाथ खनालले काम गरेपछिको पारिश्रमिक पाउनुपर्ने लगाएर पत्रकारिता क्षेत्रको व्यावसायिक विकासका लागि सबै जुट्नुपर्ने बताउनुभयो। देश सम्भावनायुक्त भए पनि अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उहाँले सबै मिलेर देशका चुनौती पन्छाउनु पर्ने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिचालले सरकार सूचना र संचार क्षेत्रका भिन्न भिन्न नीति बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार लागि परेको भन्दै उहाँले समानुपातिक विज्ञापनका लागि थप बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पत्रचार गरिसकेको उहाँले बताउनुभयो। पत्रकारिताको व्यवसायिक विकासका लागि पत्रकार महासंघसँग सरकारले मिलेर कार्यक्रम अघि बढ़ाउने उहाँको भनाइ छ। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शिव गाउँले 240 दिन काम गरेका श्रमजीवी पत्रकारलाई अनिवार्य स्थायी गर्नुभने व्यवस्था लागू नभए महासंघ चुप लागेर नबस्ने बताउनुभयो। महाधिवेशनले पत्रकार महासंघको नयाँ नेतृत्व चयन गरेछ। प्रेस चौतरी नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानल महेन्द्र विष्टको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ। यस्तै प्रेस युनियन पोषण केसीको नेतृत्वमा एक्लै चुनावी मैदानमा छ। भारतको आसममा भड्किएको जातीय हिंसामा परि मर्नेको संख्या 30 पुगेको छ। आसमको बक्सा जिल्लामा आज बिहान मात्र 8 जना महिला तथा बालबालिकाको शव भेटिएको छ। अतिरिक्त पुलिस महानिर्देशक आरएम सिंहका अनुसार बक्सा जिल्लाको गावामा दंगाहरूले 36 वटा घर जलाइदिएका छन्। उनीहरूले घरमा आगो लगाउँदा घरभित्र रहेका मानिस बाहिर निस्कन खोज्दा उनीहरूमाथि गोली प्रहार गरे। मृत्यु हुनेमा सबैजना एउटै समुदायका मानिसहरू रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। अहिले सो क्षेत्रमा कर्फ्यू लागेको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार प्रभावित क्षेत्रमा सेनाले गस्ती गरिरहेको छ। 2 दिन अघि मात्र बक्सा र कोकराझार जिल्लामा भएको आक्रमणमा 22 जनाको मृत्यु भएको थियो। र इण्डियन प्रिमियर लीग क्रिकेट आइपीएलमा आज दुईवटा खेल हुँदैछन्। अपरान्ह सवा चार बजेपछि मुम्बईमा हुने पहिलो खेलमा अन्तिम स्थानको मुम्बई इण्डियन्सले शीर्ष स्थानको किङ्स इलेभेन पञ्जाबको सामना गर्नेछ। जारी प्रतियोगितामा अहिलेसम्म पाँच खेल खेलेको पञ्जाब 7% जित निकाल्दै 10 अङ्कका साथ पहिलो स्थान तथा एक खेल पनि जित्न नसकेको साबेक विजेता मुम्बई अङ्कविहीन पुच्छारमा छ। आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुँदा पञ्जाब अपराजित यात्रा कायमै राख्ने कोशिशमा रहनेछ। त्यस्तै बेलुका सभा 8 बजेपछि दिल्लीमा हुने खेलमा दिल्ली डियर डेभिस र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। पाँच खेलबाट 6 अङ्क जोडेको राजस्थान तेस्रो स्थानमा छ भने दुई खेल जितेको दिल्ली 4 अङ्कका साथ 7 औं स्थानमा छ। दिल्लीले आजको खेल जिते 4 औं स्थानमा उक्लनेछ भने राजस्थानले जिते 3 स्थानमा यथावत रहनेछ। हवस् त अपरान्ह 4 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 056-5